आफू त मान्छे सादा जीवन उच्च विचारको आफू त मान्छे छे सादा जीवन उच्च विचारको सङ्गिनीले देखाउँछन् सुनका मात्र गहना साझा हाम्रो भनाई विरोधी हो तुच्छ विचारको अरूले चाहिँ जान्दिन धडक धडक देखाउन आफू त मान्छे साझा जीवन उच्च विचारको अरूले चाहिँ जान्दिन धडक धडक देखाउन आफू त मान्छे साझा जीवन उच्च विचारको आफू त मान्छे साझा जीवन उच्च विचारको आफू त मान्छे साझा जीवन उच्च विचारको